छु देखु तस्वीर तिमी सीता बिताएका पलको भगे काई आँसुलाई हातमा राखी हेर्दा छु देखु तस्वीर तिमी सीता बिताएका पलको भनेर त्यसो भन्दा रुन्न कि भने दई